नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप दबाव आए आफू एक दिन पनि सरकारमा नबस्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आज पूर्व सांसद मञ्चले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले चौतर्फी दबाव आए सरकार छोड्ने बताउनु भएको हो। गठन भएको 100 दिनसम्म सरकार निकै सुस्त रहेको भनी गरिएका टीका टिप्पणीप्रति लक्षित गर्दै आफू प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मनसायबाट नआएको बताउनुभयो। प्रधानमन्त्री कोइरालाले 1 वर्ष ढुक्क भएर काम गर्न दिन सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री कोइरालाले सरकारका काम कारवाही केही सुस्त जस्तो देखिए पनि आफूहरू चुप लागेर भने नबसेको उल्लेख गर्नुभयो। खानेपानी बिजुली जस्ता आधारभूत आवश्यकताका कुराको अभाव हुँदा सरकारप्रति जनताको अपेक्षा बढ्नु स्वाभाविक भएको भन्दै प्रधानमन्त्री कोइरालाले विभिन्न कारणले गर्दा जनअपेक्षा अनुरूप काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। कोइरालाले सरकारले भ्रष्टाचार निवारणमा ध्यान केन्द्रित गरेको र भ्रष्टाचारमा संलग्न रहेको पाइए कसैलाई पनि नछाड्ने दृढता व्यक्त गर्नुभयो। आगामी बजेट 6 खर्ब 50 अर्बको हाराहारीमा पुग्ने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणि अधिकारीले 5 खर्ब 96 अर्बको सिलिङ तोके पनि बढेर 6 खर्ब 50 अर्बको हाराहारीमा आउन सक्ने बताउनुभयो। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा अधिकारीले मुलुकको अर्थतन्त्रलाई क्रियाशील बनाउने, तीव्र आर्थिक वृद्धि दर हासिल गर्ने र 2022 विकसित राष्ट्रको सूचीमा पुर्याउने गरी 8% जीडिपी पुर्याउने लक्ष्य का साथ बजेट निर्माण भएको बताउनुभयो। मूल्य वृद्धि कम गर्ने, रोजगारी अभिवृद्धि गर्ने र पुँजीगत खर्च बढाउने कार्यमा जोड दिएको भन्दै उहाँले ऊर्जा, भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटनलाई पनि महत्व दिएको बताउनुभयो। विशेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टी फुटेको छ। संविधान सभामा 2 सिटको प्रतिनिधित्व गरेको पासवानको पार्टी फुटेको हो। दलित जनजाति पार्टीकी सभासद यशोदा कुमारी लामाले आज निर्वाचन आयोग पुगेर दल दर्ता गर्नुभएको छ। लामाले आफ्नो पार्टीको नाम दलित जनजाति पार्टी नेपाल राख्नु भएको छ। सभासद लामाले दल दर्ताको जानकारी संसद सचिवालयलाई आज नै गराउनु भएको छ। यसअघि सभासदको तलब आफैले राखेको भन्दै सभासद लामाले संसद सचिवालयमा गुनासो गर्नुभएको थियो। पूर्वी चितवनको रत्नगरमा सर्पले टोक्दा एकजना घाइते भएका छन्। रत्नगर 2 नामनगरमा आफ्नै घरमा बसिरहेको अवस्थामा भित्रपछि सर्पले टोक्दा 38 वर्षीय सञ्जीव पौडेल घाइते हुनुभएको हो। पौडेलको अहिले भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पौडेलका साथी सरोज थापाले जानकारी दिनुभयो। गर्मी बढेसँगै सर्पको बेगबेगी हुने हुँदा सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्। पाकिस्तानको उत्तरी बजरिस्तानमा सेनाको हवाई आक्रमणमा परि 60 जना भन्दा बढीको ज्यान गएको छ। विद्रोही लडाकु लुकेर बसेको आशंकामा अफगानिस्तानसँग सीमा जोडेको क्षेत्रलाई लक्षित गरी पाकिस्तानी हवाई सेनाले बमबारी गरेको पाकिस्तानी जिओटिभीको अनलाइन संस्करणले जनाएको छ। मिर अली क्षेत्रको मोसाकी, जारा मेला र इसोटी गाउँलाई लक्षित गरी हवाई आक्रमण भएको हो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। बेलुका 8:15 बजेपछि मोहालीमा हुने खेलमा 7 स्थानमा रहेको मुम्बईले शीर्ष स्थानको पन्जाबको सामना गर्न लागेको हो। 11 खेलबाट 18 अङ्कसहित शीर्ष स्थानमा रहेको पन्जाब आज पनि जित हात पार्दै 2 स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी 4 फरक बनाउने कोसिसमा रहँदा मुम्बई 5 जितको खोजीमा हुनेछ। हवस्त, प्रान्न 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन।